विवादका बीच ए माओवादी सम्मेलन सकियो। अध्यक्षमा पुनः प्रचण्ड नै चयन। नेता बाबुराम भट्टराईको समूह पार्टीको कुनै पनि पदमा नबस्ने। असार आठको पुनर्वासन बहिष्कार गर्ने नेकपा माओवादीको घोषणा। जेठ एकबाट विभिन्न आन्दोलन पनि गर्ने। विद्युत प्राधिकरण वितरण केन्द्र टाँडी शाखा अन्तर्गतका ग्राहकबाट करिब 11 करोड़ उठ्न बाँकी। महसुल नबुझाउने 222 ग्राहक कालो सूचीमा। बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई 1 करोड़ पुरस्कार दिने घोषणा। अध्यक्ष मायावतीद्वारा रामदेवलाई झुन्डाउन माग। र इण्डियन प्रिमियर लीगमा आज रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदै। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। विभागका बीच एकीकृत नेकपा माओवादीको विराटनगर राष्ट्रिय सम्मेलन सकिएको छ। सम्मेलनले 151 सदस्य केन्द्रीय समिति बनाउने निर्णय गर्दै अरू पछि मनोनयन गर्ने गरी 900 सदस्य केन्द्रीय सदस्य चयन गरेको छ। सम्मेलनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मतिले चयन गरेको छ। 900 सदस्य केन्द्रीय समितिको बैठकले अध्यक्षमा दाहाललाई चुनेको हो। नेता बाबुराम भट्टराईको समूहले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गर्दै विराटनगर छाडेको छ। केन्द्रीय सदस्यमा परेका भट्टराई सदा देवेन्द्र पौडेल, वामदेव छेत्री, राम कार्की, इसला एमए प्रभु शाह, खगराज भट्ट, कुमार पौडेल लगायतका 17 जना कुनै पनि पदमा नबस्ने घोषणा गर्दै सम्मेलनबाट हिँडेका हुन्। देवेन्द्र पौडेलले केन्द्रीय समिति बनाउँदा फरक पृष्ठभूमिबाट आएका र फरक मत राख्नेलाई निरुत्साहित गर्ने प्रयास गरेको भन्दै कुनै पदमा नबस्ने बताउनुभयो। आफूहरू बाहिरै बसेर सहयोग गर्ने तर केन्द्रीय समितिमा नरहने उहाँले जानकारी दिनुभयो। एकीकृत माओवादी प्रवक्ता नाथ शर्माले केन्द्रीय समितिमा उहाँहरू नभएपछि के गर्ने भनेर छलफल गर्ने बताउनुभयो। केन्द्रीय कार्यालयको लामो छलफलपछि विधान संशोधन गर्ने गरी सम्मेलन 2 दिनपछि बन्द सत्रमा प्रवेश गरेको हो। यसअघि 900 सदस्य केन्द्रीय कमिटी निर्माण गर्ने विधानलाई संशोधन गरेर 151 संख्या बनाउने सहमति भएको थियो। आइतबार बेलुकी नै सहमति भएको भनिएको एकीकृत नेकपा माओवादीको 900 सदस्य केन्द्रीय कमिटिमा बाबुराम र नारायण काजी असन्तुष्टि जनाएका थिए। श्रेष्ठले खोलेर विरोध नगरे पनि नेता भट्टराई पक्षले प्रस्तावित नाममा सिधै अस्वीकार गरेका छन्। प्रस्तावित नाममा आउनुपर्ने छुटेको र नआउने नाम प्रस्ताव भएको भन्दै दाहालपछि तर नेताहरू आफै असन्तुष्टि बनेका थिए। सम्मेलनमा आएका प्रतिनिधि युवाले निर्वाचन प्रणालीबाट नेतृत्व थाल्नुपर्ने माग गर्दै टिकी प्रथाले अहिले नेतृत्व चयन गर्ने कामको अन्त्य हुनुपर्ने माग राखेका हुन्। उनीहरूले सम्मेलन स्थलमा निर्वाचनबाट नेतृत्व भन्ने नारासहितको पेलेकार्ड बोकेर उनीहरूले माग गरेका हुन्। सहभागी 1700 केन्द्रीय प्रतिनिधि मध्ये झण्डै 500 हस्ताक्षर संकलन भइसकेको सिन्धुपाल्चोकका प्रतिनिधि सरल सहयात्रीले बताउनुभयो। यस्तो कार्यले पार्टी रूपान्तरण नहुने भन्दै असन्तुष्टि नेताहरूले चुनावमा जान सुझाउँदै आएका छन्। भट्टराईलाई निकट नेताका अनुसार नेतृत्व पक्षले विपरेर दाहाललाई जहिले निषेध गर्ने कार्यलाई यसपालि पनि निरन्तरता दिएकाले विवाद लम्बिएको हो। नेकपा माओवादीले असार 8 गते गर्न लागेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। हालै बसेको पार्टी पोलिटब्युरो समितिको बैठकको निर्णय आज केन्द्रीय कार्यालय बुद्धनगरमा सार्वजनिक गर्दै वैद्य माओवादीले उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो। असार 8 मा गर्ने भनेको उपनिर्वाचनका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छौं। हामीले उठाएका मागहरू पूरा नहुन्जेलसम्म यो निर्वाचनको हामी विरोध गर्छौं। अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ। असार 8 गते काठमाडौँ क्षेत्र नम्बर 2, चितवन क्षेत्र नम्बर 4, बरिया क्षेत्र नम्बर एक र कैलाली क्षेत्र नम्बर छमा उपनिर्वाचन हुँदैछ। नेकपा माओवादीले गएको मंगिर चार गते भएको संविधान सभा निर्वाचन पनि बहिष्कार गरेको थियो। यसैबीच वैद्य माओवादीले जेठ एकबाट विभिन्न आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ। जेठ आठ गतेसम्मका लागि सार्वजनिक गरेका आन्दोलनका कार्यक्रममा जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउनेदेखि वृहत जनप्रदर्शन गर्ने सम्मका रहेका छन्। विद्यार्थी आन्दोलनका दिवसको दिन पारेर जेठ एक गते आन्दोलन थालिने भएको हो। सर्वपक्षीय गोलमेच सम्मेलनको माग गर्दै घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ पाँच गते कृषि मल बिउको अभाव हटाउन माग गर्दै देशैभरिका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने रहेको छ। त्यसै गरी जेठ सात गते बेपत्ता योद्धा दिवसमा बेपत्ता पारिएका नागरिकको खोजी गर्न माग गर्दै रत्न पार्क स्थित शान्ति वाटिकामा प्रदर्शन गर्ने घोषणा वैद्य माओवादीले गरेको छ। आन्दोलन अन्तर्गत पहिलो संविधान सभा विघटन भएको दिन जेठ चौध गते वैद्य माओवादीले काठमाडौँमा वृहत प्रदर्शन गर्ने भएको छ। यस्तै बैठकले सच्चा क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध गरी माओवादी कम्युनिष्ट केन्द्रका रूपमा नयाँ ढंगको कम्युनिष्ट पार्टी निर्माणको प्रक्रियालाई अगाडि बढ़ाउने निर्णय समेत बैठकले गरेको नेकपा माओवादीले जनाएको छ। प्रधानमन्त्री सुशील कोइरालाले विकास निर्माणका काममा कसैले पनि बाधा अवरोध गर्न नहुने बताउनु भएको छ। कडाले जलाधार संरक्षण समाजको प्रतिनिधि मण्डलसँग आज बालुवाटारमा भएको भेटघाटका क्रममा प्रधानमन्त्री कोइरालाले मुलुकका विकास निर्माणका परियोजनामा राजनैतिक दल र सरकारपछि फरक फरक विचार र अवरोध सृजना गर्दा मुलुकले गति लिन नसकेको बताउनुभयो। अब पनि जलविद्युतको उत्पादन र प्रयोगमा वृद्धि नगर्ने हो भने मुलुक अघि बढ़न नसक्ने बताउँदै प्रधानमन्त्री कोइरालाले विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न आतुर रहेकाले उनीहरूलाई लगानीको वातावरण बनाउन शान्ति र स्थायित्वका लागि सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। विगतमा अरूण तेस्रो आयोजना भित्रिन नदिएको घटनाको प्रसंग कोट्याउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, एक सरकारले गरेको कार्यको अर्को सरकारले विरोध गर्ने वा निरन्तरता नदिने परम्पराले ठूला परियोजनाहरू अल्पत्र पर्नका साथै मुलुकमा विकासको गति अघि बढ़न सके छैन। स्वदेशको लगानीले मात्र मुलुकमा ठूला परियोजना सञ्चालन र द्रुत गतिमा विकास गर्न नसकिने बताउँदै उहाँले विदेशी लगानीलाई पनि विकास निर्माणका कार्यमा प्रोत्साहन गरे वातावरण निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभयो। छैटौं एसियाली मन्त्री स्तरीय विपद जोखिम न्यूनीकरण सम्बन्धी क्षेत्रीय सम्मेलन आगामी असार 8 गतेदेखि 13 गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने भएको छ। सम्मेलनमा विपद जोखिम न्यूनीकरणका क्षेत्रमा यस क्षेत्रमा हालसम्म भएका उपलब्धि र चुनौतीका बारेमा छलफल हुनेछ। साथै सन् 2015 पछि यस क्षेत्रमा गरिनुपर्ने कामका बारेमा नयाँ नीति तयार गरिनेछ। सम्मेलनमा नेपालका तर्फबाट उप प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमको नेतृत्वमा सहभागिता रहनेछ। टोलीमा विभिन्न मन्त्रालयका सहसचिव एवं विपद जोखिम कम गर्ने कार्यरत गैर सरकारी संघ संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ। गृह मन्त्रालयद्वारा सो सम्मेलनका तयारी एवं सम्मेलनमा प्रस्तुत गर्ने विषयका बारेमा छलफल गर्न आज आयोजित कार्यक्रममा नेपालका तर्फबाट विपद जोखिम न्यूनीकरणका क्षेत्रमा भइरहेका गतिविधि एवं चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिएको छ। नेपाल बाढ़ी पहिरो आगलागी भूकम्प हिमालमा हिउँ पग्लने जस्ता विपदको उच्च जोखिममा रहेका देश मा पर्दछ। जलवायु परिवर्तनले बढ़ी असर गर्ने एसियाली देशमध्ये नेपाल पनि पर्दछ। सम्मेलनमा नेपालले यी विपदले मानवीय आर्थिक तथा सामाजिक क्षेत्रमा पारेका असरलाई समेटी तयार पारेको भिडियो समेत प्रस्तुत गर्नेछ। गृह मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद ढकालले मन्त्रालयले विपद कम गर्न पूर्व तयारीका कार्यक्रममा जोड़ दिएको जानकारी दिँदै मन्त्री स्तरीय बैठकलाई उपलब्धिपूर्ण बनाउन गृह कार्य भइरहेको बताउनुभयो। सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री डाक्टर महेन्द्र रिचालले जेठ महिनाभित्रै नयाँ बजेट आउने बताउनु भएको छ। मन्त्री रिचालले भन्नुभयो, 10 वर्षको सशस्त्र विद्रोह र त्यसपछि शान्ति प्रक्रियाको 8 वर्ष खेर गइसकेको छ। अब काम नगरी कन बस्ने छुट सरकारलाई छैन। जनताको चाहना अनुरूप शान्ति समृद्धि र रोजगारका कार्यक्रम प्रभावकारी रूपमा बजेट र नीति तथा कार्यक्रममा आउँछ। रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार बारिचाले स्वास्थ्य शिक्षा ऊर्जाका साथै काठमाडौँ तराई द्रुत मार्ग रेलमार्ग लगायतका विकास निर्माणका कार्यक्रम सरकारको प्राथमिकता रहेको बताउनुभयो। प्रवक्ता रिचालले सरकारको काम कार्यवाहीमा केही ढिलाइ भएको स्वीकार गर्नुभयो। उहाँले सरकार संविधान निर्माणको तयारीका निम्ति भएको भन्दै दैनिक काम कार्यवाहीमा केही ढिला सुस्ती भएको स्वीकार गर्नुभएको हो। अब सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्य लगायतका अन्य नियुक्तिहरू छिट्टै हुने र त्यसका लागि सत्ता साझेदार दलहरूसँग कुराकानी भइरहेको रिचालले जानकारी दिनुभयो। मन्त्री रिचालले माओवादी विराटनगरको सम्मेलनबाट फर्किएपछि तीन ठूला दल तथा अन्य दलहरूसँग छलफल गरी संविधान सभामा 26 सदस्यको मनोनयनको टुङ्गो लगाइने बताउनुभयो। नेकपा एमालेका अध्यक्ष जलनाथ खनालले नेपाल पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई प्रेस मैत्री संविधान बनाउन सहयोगी भूमिका खेल्न आग्रह गर्नुभएको छ। नयाँ नेतृत्वलाई बधाई दिन एमाले पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष खनालले आफ्नो पार्टी प्रेस मैत्री संविधान बनोस् भन्ने पक्षमा रहेको भन्दै पत्रकार जगतले त्यसमा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिंगो मुलुकलाई एकताबद्ध बनाएर लैजान र जनतालाई सुशिक्षित गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो। कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले पेशागत संस्थालाई साझा संस्थाको रूपमा विकसित गर्न नयाँ नेतृत्वले भूमिका खेल्ने अपेक्षा गर्नुभयो। एमालेका प्रचार विभाग प्रमुख प्रदीप ग्यावालीले पुनः प्रेस स्वतन्त्रताका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभयो। सो अवसरमा अध्यक्ष खनालले महासंघका निवर्तमान अध्यक्ष नवनिर्वाचित अध्यक्ष डाक्टर महेन्द्र विष्ट लगायत पदाधिकारी र सदस्यहरूलाई बधाई दिँदै सम्मान गर्नुभयो। महासंघको महाधिवेशनबाट डाक्टर विष्ट 808 मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँका निकटतम प्रतिद्वन्दी पोषण केसीले 707 मत प्राप्त गर्नुभएको थियो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखामा करिब 11 करोड़ बक्यौदा रकम रहेको छ। वितरण केन्द्रले दिएको जानकारी अनुसार 10,94,00,000 बक्यौदा बाँकी छ। बक्यौदा रकम मध्ये सबैभन्दा बढ़ी सड़क बत्तीको रहेको प्राधिकरण वितरण केन्द्रका लेखाधिकृत अर्जुन प्रसाद ढुङ्गनाले जानकारी दिनुभयो। रत्नगर नगरपालिका र आसपासका गाविसका सड़क बत्ती प्रयोगबाट 4,88,00,000 उठ्न बाँकी रहेको ढुङ्गनाले बताउनुभयो। त्यस्तै 3,44,00,000 रास्तामा रहेको प्राधिकरणले सुनाएको छ। बक्यौदा रकम नबुझाउनेमा सामान्य ग्राहकदेखि व्यवसाय र औद्योगिकहरू पनि रहेका छन्। 80,50,000 औद्योगिक र 35,00,000 व्यापारिक प्रतिष्ठानको बक्यौदा रहेको लेखाधिकृत ढुङ्गनाले बताउनुभयो। यसमध्ये बक्यौदा रकम बुझाउन बाँकी उद्योग बन्द भइसकेका छन्। यसै गरी सिंचाईबाट 28,44,000, गैर सरकारी संघ संस्थाबाट 14,25,000, खानेपानीबाट 7,58,000 उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। बक्यौदा नबुझाउने ग्राहकलाई प्राधिकरणले कालो सूचीमा समेत राखेको छ। प्राधिकरणका अनुसार बक्यौदा नबुझाउने 200 भन्दा बढ़ी ग्राहकलाई कालो सूचीमा राखिएको छ। विक्रमसम्म 2064 साल अघिका महसुल नबुझाउने 222 ग्राहकलाई कालो सूचीमा राखेको लेखा अधिकृत ढुङ्गनाको भनाइ छ। कालो सूचीमा पर्नेमा पनि सामान्य ग्राहकदेखि केही बन्द भएका उद्योग तथा व्यावसायिक प्रतिष्ठान रहेका छन्। बक्यौदा नबुझाउँदा कालो सूचीमा पर्नेमा रत्नगर एक बकुलर स्थित ज्योति चलचित्र मन्दिर, चैनपुरमा रहेको इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेज समेत रहेका छन्। चलचित्र मन्दिरको 2,61,292 रूपियाँ तथा मेडिकल कलेजको 1,17,547 रूपियाँ बक्यौदा रकम रहेको छ। इन्टरनेशनल फाउण्डेशन फर हेल्थ मेडिकल कलेजको हाल सो जग्गा मालपोत कार्यालयमा रोका गरिसकेको प्राधिकरणले जनाएको छ। कालो सूचीमा पर्ने हुने 2,000 देखि 2,00,000 बुझाउन बाँकी छ। लुम्बिनी चिनी कारखानाले उखु तौलमा ठगी गरेको आरोपमा त्यसका महाप्रबन्धक बाबुलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उखुमा तौल कम गरेर किसानलाई ठगेको आरोप पुष्टि भएपछि उनलाई सुनबल स्थित कारखानाबाट पक्राउ गरिएको नवलप्रासीका प्रहरी प्रमुख विष्णुहरि गौतमले जानकारी दिनुभयो। तौल केन्द्रमा राखिएका मेसिनले बढ़ी उखु जोग्दा पनि कम तौल देखाएको किसानले शिकायत गरेपछि भैरहवा स्थित नापतौल विभागबाट खटिएका प्राविधिक कर्मचारीले छानबिन गर्दा तौलमा ठगी गरेको भेटिएको हो। उद्योगले यस वर्ष खरिद गरेको उखुको तौलमा 31,84,984 रुपियाँ ठगी गरेको भेटिएपछि उद्योग मन्त्रीको तोक आदेशमा उनलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा थुनामा राखेको जनाएको छ। उद्योग स्रोतले भने सरकारी मान्यताका तौल काटाबाट झुकेकाले आफूहरूको कुनै कसुर नभएको दावी गरेको छ। बजेट अभावका कारण जिल्ला कारागार चितवन सञ्चालनका लागि समस्या देखिएको छ। विगत 3 महिनादेखि कारागारमा बजेटको अभाव भएका कारण प्रशासनिक काम गर्न असहज भएको जिल्ला कारागार चितवनका प्रमुख सोलाकान्त पोखरेलले जानकारी दिनुभयो। जसका कारण कारागारभित्र बिग्रिएका भौतिक संरचनाहरू निर्माण गर्न र खानेपानी व्यवस्थापन गर्न असहज भएको उहाँले बताउनुभयो। बजेट अभावका कारण कारागारभित्र रहेको नालीको ढक्कन बनाउन सेफ्टी ट्याङ्कीको ढक्कन बनाउन नसक्दा समस्या आएको हो। कार्य सञ्चालनका लागि सरकारले वार्षिक 80,000 रुपियाँ मात्रै पठाउने गरेको भए पनि यसले कारागारको आन्तरिक खर्च समेत धान्न नसकेको कारागारले जनाएको छ। यस्तै आर्थिक वर्षको अन्तिममा आएर कारागारमा नगदी सिद्धाको पनि समस्या देखिँदै गएको छ। कारागार व्यवस्थापन विभागले आवश्यक बजेट लिन सञ्चालन गरेको छ। वैशाखको अन्त्यसँगै सिद्धाको पनि समस्या देखिँदै गएको छ। कारागार व्यवस्थापन विभागले आवश्यक बजेट नपाउँदा यस्तो समस्या आएको कारागार प्रशासनले सुनाएको छ। अहिलेसम्म चेन्तेन सञ्चालन गरेका छ। वैशाखको अन्त्यसँगै यो समस्याले जटिलता लिने कारागारका प्रमुख पोखरेलले बताउनुभयो। त्यस्तो समस्या आउन नदिनका लागि कारागार प्रशासनले विभागमा लिखित जानकारी गराउने तयारीमा रहेको प्रमुख पोखरेलले जानकारी दिनुभयो। जिल्ला कारागारले समस्याको बारेमा जानकारी गराएपछि कारागार व्यवस्थापन विभागले ज्येष्ठ मसान्तसम्ममा नगदी सिद्धाको समस्या समाधान गर्ने कारागारले जनाएको छ। कारागारमा रहेका बन्दी कैदीका लागि मासिक रूपमा 7,15,500 नगद सिधा र 11,130 किलो चामल आवश्यक पर्छ। कारागारको क्षमता भन्दा बढी बन्दी कैदी हुँदा यस्तो समस्या आएको हो। 120 जनाको क्षमता रहेको सो कारागारमा अहिले 534 जना बन्दी कैदीहरू रहेका छन्। चितवनमा जैविक मलको प्रयोग गर्ने कृषकहरूको संख्या बढ्दै गएको पाइएको छ। रासायनिक मलको प्रयोगले जमीनको उर्वरा शक्तिमा कमी आउन थालेपछि कृषकहरू जैविक मलतर्फ आकर्षित बन्दै गएका हुन्। अहिले आर्थिक वर्षको चैत मसान्तसम्म 140 मेट्रिक टन जैविक मल बिक्री वितरण भएकोमा यस आर्थिक वर्षको चैत मसान्तसम्म 160 मेट्रिक टन जैविक मल बिक्री वितरण भएको कृषि सामग्री कम्पनीले जनाएको छ। यस मलको प्रयोगकर्ता बढे भए पनि व्यावसायिक रूपमा भने अझै विकास हुन सकेको छैन, जसका कारण रासायनिक मलको बजारको तुलनामा यसको बजार अझै कमजोर रहेको केन्द्रका प्रबन्धक रविन्द्र गौतमले बताउनुभयो। अहिले पूर्वी चितवनका केरा व्यवसायी र तरकारी खेती गर्ने कृषकहरूले बढ़ी मात्रामा जैविक मलको प्रयोग गर्ने गरेको गौतमले बताउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं एसएससी प्रिमियर लीग क्रिकेटमा नेपालको प्रदर्शन प्रति तपाईँको विचार के छ? ए उत्कृष्ट वैचित्र बुझाउने बाटो चाहिँ अझै मेहनत गर्नु छ। तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए उत्कृष्ट भन्नेमा 60% वैचित्र बुझाउने बाटो भन्नेमा 15% से अझै मेहनत गर्नु छ भन्नेमा 25% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई हाम्रो धन्यवाद। अब भोलिका लागि प्रश्न छ, बाबुराम भट्टराई पक्षका नेताहरू माओवादी केन्द्रीय समितिमा नबस्नुलाई तपाईँ के भन्नुहुन्छ? सम्मान नपाएर होला बी पार्टी फुटको संघारमा पुग्यो सी घुर्के मात्रै हो। अर्पण जन आवाजमा तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइलको मेसेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 पठाउन सक्नुहुनेछ। अर्पण जन आवाजको मत परिणाम हरेक साँझ 5 बजेको अर्पण बुलेटिनमा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सड़क खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मुगलिन 9 विषय काठमाडौँ मुगलिन्द मली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि बिहानैदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। जालन्धरको सियापुरबाट लोकसभा चुनावमा उठेका बहुजन समाजवादी पार्टीका उम्मेद्वार भगवान सिंह चौहानले बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई 1 करोड पुरस्कार दिने घोषणा गर्नुभएको छ। बाबा रामदेवले आइतबार राहुल गान्धीले गरीबको घरमा पिकनिक र हनीमुन मनाएको अभिव्यक्ति सार्वजनिक गरेपछि यसले देशका सबै महिलाको अपमान गरेको भन्दै उनको टाउको ल्याउनेलाई 1 करोड पुरस्कार दिने घोषणा गर्नुभएको हो। बहुजन समाजवादी पार्टीका कार्यकर्ताले होसियारपुरमा बाबा रामदेवको पुतला समेत जलाएका छन्। चौहानका अनुसार दलित महिलाको अपमान गरेको भन्दै पार्टीका अध्यक्ष मायावतीले पनि रामदेवलाई झुन्डाउनु पर्ने माग गर्नुभएको छ। उता आफूमाथि लागेको अभियोगको प्रतिवाद गर्न थाइल्याण्डकी प्रधानमन्त्री इन्दक सिनावात्रा आज अदालत उपस्थित हुनुभएको छ। शक्ति दुरूपयोग गरेको अभियोग खेपिरहेकी सिनावात्रा प्रतिरक्षाका लागि संवैधानिक अदालत उपस्थित हुनुभएको हो। उहाँमाथि सिनेटरले राज्यशक्ति दुरूपयोग गरेको भन्दै मुद्दा दायर गरेका थिए। अदालतले सिनावात्रामाथि लागेको अभियोगबारे फैसला गर्ने बताएको छ। सिनावात्रामाथि लागेको अभियोग प्रमाणित भएमा उहाँ प्रधानमन्त्री पदबाट बर्खास्त हुनुहुनेछ भने 5 वर्षका लागि राजनैतिक प्रतिबन्ध लाग्न सक्ने बताइएको छ। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अङ्क तालिकाको 34 स्थानमा बेंगलोर र पुच्छारमा रहेको मुम्बई बीचको खेल बेलुका सभा 8 बजेपछि वानखडे क्रिकेट स्टेडियममा मुम्बईमा हुनेछ। प्रतियोगितामा 6 खेल खेलेको बेंगलोर 3 जित र 3 हार बेहोर्दै 6 अङ्क छ भने समान खेल खेलेको साबेक विजेता समेत रहेको मुम्बईले 1 खेल मात्र जितेको छ। आज मुम्बईले खेल जिते 1 स्थानमाथि उक्लनेछ भने बेंगलोरले जिते अंक तालिकामा कुनै परिवर्तन हुने छैन। जारी प्रतियोगितामा 7 खेल खेलेको चेन्नई 12 अङ्कका साथ शीर्ष स्थानमा छ। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विवादका बीच माओवादी सम्मेलन सकियो। अध्यक्षमा पुनः प्रचण्ड नै चयन। नेता बाबुराम भट्टराईको समूह पार्टीको कुनै पनि पदमा नबस्ने। असार 8 को उपनिर्वाचन बहिष्कार गर्ने नेकपा माओवादीको घोषणा। जेठ 1 गतेबाट विभिन्न आन्दोलन पनि गर्ने। विद्युत प्राधिकरण वितरण केन्द्र टाढी शाखा अन्तर्गतका ग्राहकबाट करिब 11 करोड उठ्न बाँकी। महसुल नबुझाउने 222 ग्राहक कालो सूचीमा। बाबा रामदेवको टाउको काटेर ल्याउनेलाई 1 करोड पुरस्कार दिने घोषणा। थाइल्याण्डकी प्रधानमन्त्री इन्दक सिनावात्रा आज अदालत उपस्थित। र इण्डियन प्रिमियर लीगमा आज रोयल च्यालेन्जर बेंगलोर र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदै। अवस्त साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार।